कश्मीर हमारा है, कश्मीर हमारा है, कश्मीर से दिल्ली तक ये मुल्क हमारा है। कश्मीर कश्मीर कश्मीर हमारा है, कश्मीर हमारा है, हम तन मन धन वारे कश्मीर की वादी पर, हर कतराए खू कुर्बान तेरी आज़ादी पर, हम तन मन धन वारे कश्मीर की वादी पर, हर कतराए खू कुर्बान तेरी आज़ादी पर, तेरी खाक का हर जर्रा, तेरी खाक का हर जर्रा दिलो जान से प्यारा है, दिलो जान से प्यारा है। कश्मीर हमारा है, कश्मीर हमारा है, कश्मीर से दिल्ली तक ये मुल्क हमारा है। कश्मीर कश्मीर कश्मीर हमारा है, कश्मीर हमारा है, कश्मीर की वादी के मजलूम मुसलमानों, ए सब्र के कोहसारों, जज्बात के तूफानों, कश्मीर की वादी के मजलूम मुसलमानों, ए सब्र के कोहसारों, जज्बात के तूफानों, कश्मीर की वादी ने, कश्मीर की वादी ने फिर तुमको पुकारा है, फिर तुमको पुकारा है। कश्मीर हमारा है, कश्मीर हमारा है, कश्मीर से दिल्ली तक ये मुल्क हमारा है। कश्मीर कश्मीर कश्मीर हमारा है, कश्मीर हमारा है, हम जेल के दरवाजे एक जर्ब से तोड़ेंगे, अब हिंद के चेलों को जिंदा नहीं छोड़ेंगे, हम जेल के दरवाजे एक जर्ब से तोड़ेंगे, अब हिंद के चेलों को जिंदा नहीं छोड़ेंगे, हर शख्स के होठों पर, हर शख्स के होठों पर तकबीर का नारा है, तकबीर का नारा है। कश्मीर हमारा है, कश्मीर हमारा है, कश्मीर से दिल्ली तक ये मुल्क हमारा है। कश्मीर कश्मीर कश्मीर हमारा है, कश्मीर हमारा है, फिर कौम मुहम्मद को वो शौक शहादत दे, तागूत ज़माना को ये जंग की दावत दे, फिर कौम मुहम्मद को वो शौक शहादत दे, तागूत ज़माना को ये जंग की दावत दे, या रब तेरी नुसरत ही, या रब तेरी नुसरत ही हम सब का सहारा है, हम सब का सहारा है। कश्मीर हमारा है, कश्मीर हमारा है, कश्मीर से दिल्ली तक ये मुल्क हमारा है। कश्मीर कश्मीर कश्मीर हमारा है, कश्मीर हमारा है, फिर गूंज सुनाई दे तकबीर के नारों की, तकदीर बदल जाए वादी के चनारों की, फिर گونج سنائی دے تکبیر کے نعروں کی، تقدیر بدل جائے وادی کے چناروں کی، ایمان کی کرنوں سے، ایمان کی کرنوں سے پر نور نظارہ ہے، پر نور نظارہ ہے، کشمیر ہمارا ہے، کشمیر ہمارا ہے، کشمیر سے دہلی تک یہ ملک ہمارا ہے، کشمیر کشمیر کشمیر ہمارا ہے، کشمیر ہمارا ہے۔ غزنی کے مجاہد جب کشمیر میں آئیں گے، پھر بھارتی فوجوں کو میدان سے بھگائیں گے، غزنی کے مجاہد جب کشمیر میں آئیں گے، پھر بھارتی فوجوں کو میدان سے بھگائیں گے، خود ہند کہے گا ہاں، خود ہند کہے گا ہاں، کشمیر تمہارا ہے، کشمیر تمہارا ہے، کشمیر ہمارا ہے، کشمیر ہمارا ہے۔ قال رسول اللہ صلی اللہ علیہ وسلم وذكر الهند يغزو الهند بكم جيش يفتح الله عليهم حتى يأتوا بملوكهم مغللين بالسلاسل يغفر الله ذنوبهم فينصرفون حين ينصرفون فيجدون ابن مريم عليهما السلام بالشام۔ حضور اقدس صلی اللہ علیہ وسلم نے ہندوستان کا ذکر کرتے ہوئے ارشاد فرمایا، ایک لشکر تمہیں ساتھ لے کر ہندوستان سے جہاد کرے گا، نتیجے میں اللہ تعالیٰ ان پر فتح دے گا، حتیٰ کہ وہ ان کے بادشاہوں اور برسر اقتدار طبقے کو ہتھکڑیوں میں جکڑ کر لائیں گے، اللہ تعالیٰ ان مجاہدین کے گناہوں کو معاف فرما دے گا، بس جب وہ اس کارروائی سے فارغ ہوں گے تو اس وقت وہ حضرت عیسیٰ بن مریم علیہ السلام کو شام میں پائیں گے۔ غزنی کے مجاہد جب کشمیر میں آئیں گے، پھر بھارتی فوجوں کو میدان سے بھگائیں گے، غزنی کے مجاہد جب کشمیر میں آئیں گے، پھر بھارتی فوجوں کو میدان سے بھگائیں گے، خود ہند کہے گا ہاں، خود ہند کہے گا ہاں، کشمیر تمہارا ہے، کشمیر تمہارا ہے، کشمیر ہمارا ہے، کشمیر ہمارا ہے، کشمیر سے دہلی تک یہ ملک ہمارا ہے، کشمیر کشمیر کشمیر ہمارا ہے، کشمیر ہمارا ہے۔ ہم شوق شہادت کا طوفان اٹھائیں گے، دہلی کے قلعے پر ہم پرچم لہرائیں گے، ہم شوق شہادت کا طوفان اٹھائیں گے، دہلی کے قلعے پر ہم پرچم لہرائیں گے، کیوں بزدل بھارت نے، کیوں بزدل بھارت نے ہم کو للکارا ہے، ہم کو للکارا ہے، کشمیر ہمارا ہے، کشمیر ہمارا ہے، کشمیر سے دہلی تک یہ ملک ہمارا ہے، کشمیر کشمیر کشمیر ہمارا ہے، کشمیر ہمارا ہے۔ ہم تن من دھن وارے کشمیر کی وادی پر، ہر قطرہ خون قربان تیری آزادی پر، ہم تن من دھن وارے کشمیر کی وادی پر، ہر قطرہ خون قربان تیری